नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण 104.5 समयको हातसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरै के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा, चितवनको दारीचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ, अर्का एकजना गम्भीर घाइते भएका छन्। धरानबाट काठमाडौँ जाँदै गरेको नाम्पाँच 997 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको नाम्पाँच 2636 नम्बरको बसले ठक्कर दिँदा धरानका कृष्ण कुमार बस्नेतको ज्यान गएको हो। सड़क किनारमा रोकिराखेको 997 नम्बरको बसलाई 2236 नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा 997 नम्बर को बस का यात्री बस्नेत को ज्यान गएको इलाका प्रहरीकाले मोगलिनले जानकारी दिएको छ। घाइते गाड़ी का सहचालक को स्थानीय स्वास्थ्य चौकी में उपचार भइरहेको छ। वर्षासँगै परेको चट्याङ पर्दा मकवानपुरमा एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्य चारजना घाइते भएका छन्। मकवानपुरको नामचार एकका गैराती चट्याङ पर्दा घर मालिक वीरबहादुर गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकाले मकवानपुरले जनाएको छ। चट्याङले घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। यसै गरी मकवानपुर केचुरीमाई चारमा रहेको हर्कबहादुर घिसिङको घरमा चट्याङ पर्दा चारजना घाइते भएका छन्। घाइते चारैजनाको एटा अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले क्रान्तिकारी शक्तिको तल्लो तहबाट पार्टी एकीकरण सम्भावना रहेको बताउनु भएको छ। माओवादी चितवनले आज नानीघटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गजुरेलले माथिल्लो तहबाट अहिले नै एकीकरणको सम्भावना नरहेको भन्दै तल्लो तहबाट मात्र एकीकरणको शुरूआत गर्ने बताउनुभयो। प्रचण्ड बाबुरामसँग अहिले नै एकीकरण नहुने भन्दै गजुरेलले जिल्ला तहका नेता कार्यकर्ताबाट एकीकरण हुने बताउनुभयो। उहाँले प्रचण्ड र बाबुरामले पुँजीवादीको कुरा गरेर सबै कार्यकर्ता निराशा भएको बताउनुभयो। गजुरेले विराटनगरमा भइरहेको माओवादीको राष्ट्रिय सम्मेलनमा केही नेताहरू मात्र खुशी भएको भन्दै अन्य सबै क्रान्तिकारी शक्तिहरू पीड़ामा रहेको बताउनुभयो। उहाँले ए माओवादीका तल्लो तहका नेता कार्यकर्ता मात्र क्रान्तिकारी हुने भन्दै माथिल्लो स्तरका नेताहरू अब कहिल्यै क्रान्तिकारी नहुने भएकोले एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो। उहाँले साना क्रान्तिकारी शक्तिहरूसँग पनि एकीकरणको लागि वार्ता चलिरहेको बताउनुभयो। गजुरेले नेकपा एमाले र माओवादी बीच कुनै भिन्नता नभएको बताउनुभयो। दुवै पार्टी अब पुँजीवादी क्रान्तिको पक्षमा रहेकोले उनीहरू बीचको आधारभूत भिन्नता सकिएको उहाँको भनाइ थियो। नेता गजुरेलले दुवै पार्टीले भनेको जस्तै राजनीतिक क्रान्ति सम्भव भइ नसकेको दावी गर्नुभयो। अर्को प्रसंगमा उपाध्यक्ष गजुरेलले यही परिस्थिति रहे दुईवटा संविधान बन्ने बताउनुभयो। अहिलेको संविधान सभाले जनताको संविधान दिन नसक्ने भन्दै उहाँले सड़कमा साने बेला भएको बताउनुभयो। एउटा संविधान सिंह दरबारबाट जारी हुन सक्ला, राष्ट्रपति भवनबाट जारी हुन सक्ला, तर जनताको संविधान भने सड़कबाट जारी हुन सक्छ। गजुरेलले भन्नुभयो, राष्ट्र र जनताले दिएको जिम्मेवारी पूरा गर्न र जनताको संविधान जारी गर्न सड़कमा उत्रनेको विकल्प छैन। प्रवासी नेपाली समन्वय समितिले वैदेशिक रोजगारमा हुने गरेका ठगी रोक्न स्थानीय तहमा वैदेशिक सूचना केन्द्रको आवश्यकता रहेकोमा जोड़ दिएको छ। समितिका महासचिव ओम सोमप्रसाद लामिछानेले नेपालीलाई सुरक्षित वैदेशिक रोजगारमा साने वातावरण तयार गर्न उचित परामर्शको खाँचो रहेको औलाउनुभयो। नानीघटमा आयोजित स्थानीय स्तरको गोलमेज बहसमा सहभागीहरूले रोजगारका लागि विदेश जाँदा अधिकांश आफन्तबाट नै ठगिने बताएका थिए। सहभागीहरूले सरकारले वैदेशिक रोजगारका क्रममा भएको क्षति बापत दिने राहतका बारे अधिकांश अनभिज्ञ रहेको भन्दै सूचना केन्द्रको आवश्यक रहेकोमा जोड़ दिए। प्रवासी नेपाली समन्वय समितिले 7 जिल्लाहरूमा वैदेशिक रोजगारी सूचना केन्द्र सञ्चालन गरिरहेको छ। सुरक्षित वैदेशिक यात्रासँगै विदेशमा नेपालीले खेप्नु परेका समस्या समाधान गर्न सूचना केन्द्रले सहयोग गर्दै आएका छन्। समितिका जिल्ला अध्यक्ष पदम केसीले राहदानी बनाउन शुरू गर्ने समयदेखि नै वैदेशिक रोजगारका बारेमा जानकार बन्न सकिए ठगिने समस्या नआउने बताउनुभयो। भनेको काम तलब सहितका अन्य सुविधाबाट वञ्चित बनेका, जेल परेका, मानव बेचबिखनमा परेका, शोषणमा परेका महिलाहरूलाई समेत समितिले सहयोग गर्दै आएको कार्यक्रममा अधिकृत निकुञ्ज भण्डारीले जानकारी दिनुभयो। वैदेशिक रोजगारको निगम नियमन तथा व्यवस्थापनका लागि उचित संयन्त्र नभएकैले समस्याहरू सृजना हुने गरेको सहभागीले औलाएका थिए। चोटपटकबाट हुने आँखा समस्या र दृष्टिबीन सम्बन्धी चितवन सहित 24 जिल्लामा दिन शुरू भएको छ। आँखा अस्पतालका स्वास्थ्य प्रशिक्षक विमल पौडेलले चोटपटकबाट आँखामा हुने समस्या र त्यसको अवस्था पत्ता लगाउन अध्ययन थालिएको बताउनुभयो। नेपालका ग्रामीण भेगका मानिस चोटपटक लागेर आँखामा समस्या पर्दा समेत स्वास्थ्य संस्था आउने नगरीको पाइएको छ। अन्तिम अवस्थामा आउने गरेकाले उपचार सफल हुन नसकेको आँखा अस्पतालकी डाक्टर मनिषा श्रेष्ठले बताउनुभयो। अस्पतालमा उपचार गर्न आउने बिरामी चोटपटकपछि फुलो पर्ने गरेको र दृष्टिबीन हुने गरेको पाइएकाले अध्ययन थालिएको प्रशिक्षक पौडेलले बताउनुभयो। उहाँका अनुसार नेपालमा हरेक दिन 125 जना दृष्टिबीन हुने गरेका छन्। नेपालमा अहिले 2,12,000 दृष्टिबीन छन्। भरतपुर आँखा अस्पतालले दिएको तथ्याङ्क अनुसार 30,000 बालबालिका दृष्टिबीन रहेका छन् भने 90,000 न्यून दृष्टिका छन्। हरेक दिन 7 जना बालबालिका दृष्टिबीन हुने र दृष्टिबीनकै कारण 2 जनाको ज्यान जाने गरेको तथ्याङ्कमा उल्लेख छ। विश्वमा हरेक 5 सेकेण्डमा 1 जना दृष्टिबीन हुने र 1 मिनटमा 1 बालक दृष्टिबीन हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रत्नगरमा सेवा केन्द्र विस्तार गरेको छ। संस्थाले पहिलो सेवा केन्द्रका रूपमा रत्नगरको टाँडीमा सेवा केन्द्र विस्तार गरेको हो। सेवा केन्द्रको आज एक कार्यक्रमका बीच सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरका प्राचार्य केशव बहादुर थापाले उद्घाटन गर्नुभयो। पूर्वी चितवनको टाँडी, पर्सा, सौराहा, खुलेसीमा लगायतका स्थानमा सर्वसुलभ सेवा दिने उद्देश्यका साथ रत्नगरमा सेवा केन्द्र स्थापना गरिएको केन्द्रका बचार अधिकृत वीरेन्द्र चौधरीले जानकारी दिनुभयो। केन्द्रले दैनिक बचतको आधारमा बिना थितो 30 लाखसम्म लगानी गर्ने चौधरीले बताउनुभयो। सहकारीको अहिले 10 करोड़को शेयर पुँजी रहेको छ। भारतमा उत्पादित इन्सिन ऑयल आयर भिडोलको चितवनमा बिक्री शुरू भएको छ। चितवनका लागि भिडोलको आधिकारिक विक्रेता बेलचुकमा रहेका गुरु सप्लाइज रहेको छ। दुई पाङ्ग्रेदेखि ठूला गाडी र अन्य सबै खाले इन्जिनहरूका लागि आवश्यक हुने लुब्रिकेट 1 लिटरदेखि 15 लिटरको प्याकमा उपलब्ध रहेको छ। सुलभ मूल्यमा गुणस्तरीय इन्जिन आयलको खोजीमा रहेका उपभोक्ताका लागि भिडोल उपयुक्त मानिन्छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, नेकपा एमाले र माओवादी बीच कुनै भिन्नता नभएको भन्ने नेकपा माओवादी उपाध्यक्ष सीपी गजरेलको भनाइमा तपाईँ के भन्नुहुन्छ? ए हेर्दा त्यस्तै लाग्छ, बेबोलीमा सत्यता छैन, सी आरोपको राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी 1 स्पेस D POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन नौबिसे काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ फ्रासी बुटवल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। म मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रममा 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहान घाम लागे तापनि दिउँसो र बेलुका पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556523253333, फ्याक्स नम्बर 0556523331, इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@gmail.com। रेडियोअर्पणसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट पनि संसारभरै केही साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।